सँगसँगै आजको व्यवसायिक उठान गर्नुपर्ने हुन्छ। हामीलाई साउदी अरबबाट कविराज बुढाजीले अस्ति रोज्नु पनि भएको थियो गीतलाई, कारणवश हामीसँग उपलब्ध हुन सकेन, बजाउन सकेन। उहाँले आफै कष्ट गरेर पठाइदिनु भएको छ र उहाँको धेरै मन छुने भाका पनि हो बद्री पङ्गेलले गाउनु भएको छ। ज्येष्ठ छोरो कहाँ छ कहाँ छ, तपाईँको लागि हामी यो मिठो भाका पस्किन्छौँ पक्कै पनि। कविराज बुढाजीको साथ र सहभागिताले गर्दा यो गीत तपाईँको माझमा हामीले पस्किरहेका छौँ यतिखेर। यस्तै सहभागिता र साथ सबैको पाइयोस् कामना गर्दै तपाईँको लागि बद्री पङ्गेलको आवाज मिठो भाका ज्येष्ठ छोरो कहाँ छ कहाँ छ। हजुर, जेठो छोरो कहाँ छ कहाँ छ, माइलो छोरो आर्मीमा भर्ती भएको छ, साइलो छोरो पनि कहाँ छ पत्तै छैन, कान्छो छोरो चाहिँ कारगिलमा लड्न गएको छ। कोही इराकतिर गएका छन्, कोही अमेरिका गएका छन्, कोही अरबतिर छन्, कोही मलेसियामा छन्, कोही कता छन्, कोही दुबई छन्, कोही कोरिया छन्। पक्कै पनि छोरा त छन् नि, धेरै छन्, तर घरमा एउटै छैन, सुख शान्ति पक्कै छैन। यस्तै हो, देशमा अशान्ति भएपछि कसको मन पो सुखी र हर्षित हुन्छ र आफ्नो देशको कथा व्यथालाई समेटेर गाइएको यो मिठो भाका तपाईँको लागि हामीले पस्यौँ। बद्री पङ्गेलले गाउनु भएको थियो, साथी कविराज बुढाजीको साथ पाठमा अथवा उहाँको सहयोगले गर्दा हामीले यो गीत तपाईँको माझमा आज पस्क्यौँ। पक्कै पनि निकै मन पगाल्ने मर्म स्पर्शी भएका हो, तपाईँको पनि मन पनि कतै न कतै पक्कै छोयो होला यो विश्वास मैले गरेको छु गीतले गर्दा। र सँगसँगै यस्ता गीतहरू हामी फेरि पनि बजाउँछौँ यो बसाइमा। र तपाईँको एसएमएस पनि हामीलाई प्राप्त भइसकेको छ, आज कारणवश मेल चाहिँ प्राप्त भएको छैन है हामीलाई, र एसएमएस थुप्रै आइसकेको छ, म एकैछिनपछि सुरु गर्नेछु। र सम्भवतः कोही साथी आउनु भएको छ, भित्र पठाउने सुरसामा देख्दैछु मैले प्राविधिक साथी विशालजी।